أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم حمدا لفاتل لكل الصلاة على خاتم الرسل اللهم صل على سيدنا محمد وعلى آل محمد وبارك وسلم عليه. ناظرین گرامی، پروگرام حکمت اور صحت میں آپ کا میزبان حکیم سید عبدالباسط حاضر خدمت ہے. ہمارے آج کا پروگرام کا موضوع انجیر ہے اور ہم نے آج یہ دوسرا پروگرام انجیر پر رکھا ہے. انجیر بنیادی طور پہ پاکستان میں جو آتی ہے وہ دو قسم کی آتی ہے، ایک افغانستان سے یا ترکی سے، جیسے امپورٹڈ آپ کہہ لیجئے، وہ انجیر ہوتی ہے، اور ایک انجیر ہوتی ہے جو لوکل ہوتی ہے جسے ہم دشتی انجیر کہتے ہیں. اور عموماً اگر پنجاب کے علاقے میں اگر آپ دیکھیں، دریاؤں کے کنارے دیکھیں، اور پنجاب تو پورا اس دشتی انجیر سے بھرا ہوا ہے، اور اس میں عموماً یہ ہے کہ اس کے پتے بھی ذرا الگ قسم کے ہوتے ہیں، کھردرے سے ہوتے ہیں، اور اس میں جو انجیر نکلتی ہے اس کو سکھانے کا طریقہ یہ ہوتا ہے کہ جب یہ درخت پر ہرے رنگ سے جب یلو کلر یا رنگ تبدیل کرنے لگتی ہے تو اس وقت اس کو درختوں سے اتارا جاتا ہے، اور اس کے بعد اس کو گندھک کی دھونی دی جاتی ہے، اور دھونی دینے کے بعد اس کو بڑی بڑی ٹرے کے اندر جو ہے رکھا جاتا ہے، اور جب یہ گلنے لگتی ہے تو اس میں ہلکا سا نمک کا پانی ڈال کے اور اس کو رسیوں میں پرو دیا جاتا ہے. یہ جو آپ دیکھتے ہیں کہ رسیوں میں پروئی بھی ہوتی ہیں، یہ باقاعدہ اس کو ایک پروسیس کے بعد جو ہے وہ رسیوں میں پرویا جاتا ہے تاکہ یہ محفوظ رہ سکیں. اور آپ یہ دیکھیں کہ بڑے عرصے تک کے ٹھیلوں میں اور دکانوں میں یہ رسیاں لٹکی رہتی ہیں، اور مہینوں جو ہے یہ لٹکنے سے اس میں کوئی خرابی نہیں ہوتی، کسی قسم کا فنگل نہیں لگتا، اور اس کی وجہ یہ ہوتی ہے کہ اس کو گندھک کی دھونی دی جاتی ہے اور آخر میں اس میں نمک کا پانی لگا دیا جاتا ہے. تو یوں انجیر ہم تک پہنچتی ہے. اور جہاں تک انجیر کا تعلق ہے، اس کی تاریخ بھی تمام حضرات کو پتہ ہوگی، لیکن یہ کہ چونکہ ہمارا موضوع لمبا ہو جائے گا کہ اس کی تاریخ بس صرف اتنی ہے کہ یہ دنیا کے پہلے درختوں میں سے ایک درخت ہے کہ جسے حضرت آدم سے بھی ریلیٹ کیا جاتا ہے. بہرحال ہم اپنے موضوع پر ہی رہیں گے. اس میں سب سے پہلی چیز یہ ہے کہ میں آج بات کروں گا ہیپیٹائٹس سی کے لیے، جگر کے امراض کے لیے. یہ بڑی عمدہ چیز ہے کہ آپ یہ جو دشتی انجیر پنجاب میں یا سندھ کے کچھ ان علاقوں میں ہوتی ہے، اس کے پتوں کا استعمال کرنا ہے. اس کے پتے لے لیے جائیں، تقریباً 7 عدد پتے لے لیے جائیں، اور اس کے بعد 1 ٹیبل اسپون تقریباً 25 گرام کے قریب سفید زیرہ لے لیا جائے. ان دونوں کو کسی چیز میں، سل میں یا کسی بھی چیز میں، ان دونوں کو ملا کر کوٹا جائے. بہت اچھی طریقے سے پیسنے کے بعد اس کا جو چیز بنے گی اس کو پانی میں گھول کر یا اسی طریقے سے پاؤڈر کر کر صبح روزانہ نہار منہ 40 دن تک کھائیں گے تو آپ کے جگر کے معاملات بہتر ہو جائیں گے، یہاں تک کہ جگر کی جو بیماری ہے وہ ختم بھی ہو سکتی ہے اگر آپ سخت پرہیز کریں. اس میں جو پرہیز ہوتا ہے، ہر قسم کی چکنائی بالکل بند کر دی جاتی ہے، اور بالکل خشک چیزیں جیسے کہ چاول سوکھے ہوئے جو بازار میں ملتے ہیں جسے ہم مرمرے کہتے ہیں، مرمرے کا استعمال زیادہ کریں گے. زیادہ سے زیادہ مرمرے سے پیٹ بھریں گے، پانی سے پیٹ بھریں گے تو آپ دیکھیں گے کہ جوسز جو تازہ ہوتے ہیں ان کو آپ لیں گے تو آپ کا ہیپیٹائٹس انشاءاللہ ٹھیک ہو جائے گا. اسی طریقے سے دل کی بیماریوں کے لیے یہ بڑی عمدہ چیز ہے کہ عموماً جو آپ کے کولیسٹرول یا دل کی جو رگیں بند ہو جاتی ہیں ان کے لیے ہم مختلف طریقوں پر چلتے ہیں، لیکن انجیر کا یہ خاصہ ہے کہ اگر آپ روزانہ 3 انجیر صبح 3 انجیر شام کو آپ اگر تھوڑے سے سرکے میں ابال کر اور اگر کھائیں گے تو اس سے آپ کے بند رگیں جو بہتر ہو جائیں گی. اس میں سرکہ ہونا چاہیے، یعنی کہ دیسی سرکہ ہونا چاہیے، ایپل سائڈر نہیں ہونا چاہیے. اس میں دیسی سرکہ جو کہ فروٹ کی چھلکوں کا ایک بنتا ہے جو خود بنایا جائے، جو بڑا مشکل سے دستیاب ہوتا ہے، وہ آپ لے سکتے ہیں. اسی طریقے سے شوگر کی بیماری میں بھی یہ معاون ثابت ہوتی ہے کہ اگر شوگر کا مریض جو ہے روزانہ ناشتے میں اس کو استعمال کرے، اور اس کا طریقہ یہ ہے کہ صبح ناشتہ کرنے سے پہلے وہ جو ہے وہ تقریباً ایک एक दाना नाश्ते के पहले खा ले और उसके ऊपर 5 बादाम खा ले और 1 इलायची। शुगर पेशेंट 1 अंजीर से ज़्यादा नहीं खा सकता, लेकिन इससे इसकी शुगर कंट्रोल में रहेगी अगर वो 1 अंजीर जो है वो 5 बादाम के साथ नाश्ते में खा लें। इसी तरीके से कैल्शियम के सिलसिले में ही बताऊँ, वो लोग जो डेफिशिएंसीज़ ऑफ विटामिन डी और डेफिशिएंसीज़ ऑफ कैल्शियम के जो मरीज़ होते हैं, इसमें ये होता है कि ये अगर आप रोज़ाना 5 दाने किसी ना किसी तरीके से 5 से 7 दाने अगर इन बिटवीन द डे जो 12 घंटे होते हैं इसमें अगर आप इसको इस्तेमाल करेंगे तो इंशाल्लाह ताला आपकी ये डेफिशिएंसीज़ जो बेहतर हो जाएंगी। लेकिन इसमें एक छोटी सी अमेंडमेंट करनी है, वो ये कि जो 7 दाने आप इंजीर के लेंगे उसे जो है धूप में रखिए। धूप में तकरीबन सुबह 9 बजे से लेकर 12 बजे तक की धूप में जो है विटामिन डी की जो शुआएँ होती है उस इंजीर में लगेंगी। उसको किसी थाल में अलग अलग करके रखिए, 2 घंटे बाद उसको पलटा दीजिए और फिर आप उसके इंजीर को खाइए। आपकी विटामिन डी की डेफिशिएंसीज, कैल्शियम की डेफिशिएंसीज जो है वो इंशाल्लाह ताला पूरी हो जाएंगी। खून के सुर्ख जर्रात बढ़ाने के लिए जो बच्चे कमज़ोर होते हैं, जो बच्चे लागर होते हैं, उनके लिए ये बड़ा अच्छा नुस्खा है कि आप उन बच्चों को 3 अंजीर लें और 3 अंजीर को इसी तरीके से धूप में रखने के बाद उसको दूध के अंदर जो है उबालिए और एक हलवा सा बना के बच्चों को दीजिए। 3 अंजीर सुबह, 3 अंजीर शाम बच्चों को भी दे सकते हैं। और जिनको HB का मसला है, जिनको खून के ज़र्रात का मसला है, जो रेड सेल्स नहीं बनते, उनके लिए बड़ी बेहतरीन दवा है कि इसको आप इस अंदाज़ से दीजिए कि जो मैंने बताया कि दूध के साथ हमें देना है। इसी तरीके से जो दिमागी कमज़ोरी के जो बच्चे होते हैं या बड़े होते हैं, वो जो कि ऑलरेडी दिमाग के किसी चीज़ में मुब्तला हैं, उनको शिज़ोफ्रेनिया है या कोई और प्रॉब्लम है, या फिर ऐसे बच्चे जो कि माजूर हैं दिमागी तौर पे, उनको इस अंदाज से दिया जाए कि इंजीर आप 3 अदद ले लीजिए और 3 अदद इंजीर खाने से, यानी कि सुबह नहार मुँह आप ले लें और इसमें 3 इंजीर को कट करके उसके छोटे छोटे से पीस कर लीजिए और उसके बाद उसमें 7 बादाम जो है वो भी रात को पानी में दोनों चीज़ें भिगानी, इलायची नहीं भिगानी। 3 चीज़ें इसमें हैं, अंजीर है, बादाम है और इलायची। इलायची को आप रहने दीजिए। आप जो 5 अंजीर है और जो 7 बादाम है इसको रात को पानी में भिगा दीजिए, सुबह छिलके हटा दीजिए बादाम के और इंजीर को कट कर दीजिए, वो इतना सा एक बन जाएगा। उसमें इलायची आप लीजिए और इलायची के दाने किसी चीज़ में कूट कर और फौरी तौर पर जो उसके ऊपर भुरक दीजिए और वो आप जो है सुबह नाश्ते में दें। इसमें एक चीज़ का इजाफा करना मैं भूल गया कि अखरोट का इस्तेमाल ज़रूर करना है, यानी कि इसमें 5 बादाम और 1 अखरोट है। अखरोट की गिरी भी रात को पानी में भिगा दीजिए और सुबह जो है इन सब के टुकड़े करके बच्चों को भी खिलाइए, बड़ों को खिलाइए। आप सिर्फ 3 से 4 हफ्ते में इसका रिज़ल्ट देखेंगे कि इंजीर के क्या ख्वास हैं। और नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने जिस फल की तारीफ़ की और जिस फल की कसम जो है कुरान ने वत्तीन वज़ैतून के नाम से जो है इसकी कसम भी खाई इस फल की, तो बुनियादी तौर पे इसका इस्तेमाल का तरीक़ा हमें नहीं आता। हम तो उसको बड़े शकील, बड़ी गंदा सा तस्वुर करते हैं। पाकिस्तानी अंजीर अगर मिल जाए तो हम खाते ही नहीं, हम कहते हैं कि नहीं हमें तुर्की वाली बड़ी पसंद है। चूँकि हमारे जहनी तौर पर, नफसियाती तौर पर हम ये समझते हैं कि महंगी चीज़ ही अच्छी होती है, ऐसा नहीं है। पाकिस्तान की बेहतरीन अंजीर है दश्ती इंजीर जो मैंने बताया, उसको अपने खानों में इस्तेमाल कीजिए। आजकल जो सर्दी के दिनों में है मूंगफली के साथ आप जो है वो अंजीर खाइए, सस्ती होती है, बाहर के लेने की क्या ज़रूरत है। इसी तरीके से वो लोग जो कि कमर के दर्द के मरीज़ हैं, वो लोग जो कि आजकल बुखार के बाद जो मुख्तलिफ़ किस्म के बुखारात जो है आजकल, और आजकल वबाई बुखार, एलर्जी के बुखार, ये तमाम चीज़ें आ गई, उनके लिए बड़ी उम्दा चीज़ है कि आप वो इंजीर लीजिए 2 अदद और उसको कट कर दीजिए। और कट करने के बाद उसमें जो है तकरीबन 1 टेबल स्पून जो है वो मेथी दाना मिला लीजिए। 1 से 1.5 गिलास पानी लीजिए, उसमें मेथी दाना 1 टेबल स्पून और 2 अंजीर को कट कर दीजिए। कट करने के बाद उसको पानी में इतना उबालिए इतना उबाले कि वो पानी आधा रह जाए, फिर वो पानी पूरे घर के अफराद पी सकते हैं, उन लोगों को जिनको बुखार का मसला है, उन लोगों को जिनको खांसी है, उन लोगों को जिनका गला मुतवर्रम रहता है, वो सब जो है ये पानी पिया करें, मेथी का और अंजीर का पानी पिएं और अमलतास की जो फली होती है उसका गूदे से गरारे करें, इंशाल्लाह बुखार की कैफियत भी नहीं रहेगी, इंशाल्लाह खांसी भी इस चीज़ से बेहतर हो जाएगी। तो नाज़रीन इस पर मज़ीद बात करते हैं, यहाँ पर हम एक मुख्तसर से वक्फे की जानिब बढ़ते हैं, मिलते हैं आपसे वक्फे के बाद। अस्सलामुअलैकुम वरहमतुल्लाह। वक्फे की बात आपका मेज़बान हकीम सैयद अब्दुल बासित हाजिर खिदमत है। हमारे पास इस सेगमेंट में हम आपकी कॉल्स लेते हैं, हमारे पास एक कॉलर मौजूद है, उनसे बात करते हैं। जी अस्सलामुअलैकुम। आप कौन बोल रही हैं, कहाँ से? मैं सादिया बात कर रही हूँ सरगोधा से। जी फरमाइए जी। मैंने आपसे पहले एक बार कॉल की थी, मैंने पूछा था कि मेरे बाल लंबे नहीं हो रहे। अच्छा, तो आपने बताया था कि काले तिल का तेल और सफेद तिल का तेल लेके ना रेशे बर्गर में मिला के रख दे एक मधु में। हाँ हाँ हाँ। तो वो मेरे बाल गिरते भी हैं और मैंने आपसे पूछना था कि कोई और चीज भी शामिल कर लो उसमें, और एक माह हो गया है मैंने वो तेल निकाल के अब रख लेना है, और कैसे ले जाना है कोई तरीका बता दें, मतलब रोज लगाना है या? चलो ठीक है, मैं इंशाल्लाह आपको बताता हूँ। एक और हमारे पास कॉलर, उनसे बात करते हैं। जी अस्सलाम वालेकुम। अस्सलाम वालेकुम सर। वालेकुम अस्सलाम, कौन सा आप कहाँ से? सर मैं, मेरा नाम कमर हमीद है, मैं रावलपिंडी से बात कर रहा हूँ। मैंने आपसे ये पूछना था कि मेरे वालदा के कमर के मोरे कमजोर हैं, उनकी 67 साल उम्र है, 67। ठीक, तो उसके बारे में कोई अच्छा सा नुस्खा बता दें। अच्छा अच्छा, इनको शुगर तो नहीं है वालदा को? नहीं कुछ भी नहीं है सर, शुगर वगैरह कुछ नहीं है, सारी बस खानदानी बीमारी है। मेरी नानी अम्मा भी जो है उनके मोरे कमजोर थे। अच्छा, तो वालदा के मोरे कमजोर है। ठीक है, आपको मैं नुस्खा देता हूँ। किस कॉल का बहुत बहुत शुक्रिया। जी अस्सलामु अलैकुम। हेलो। वालेकुम अस्सलाम। हेलो जी। जी अस्सलाम अलैकुम, मैं सुन रहा हूँ, कौन साहिबा कहाँ से? आपसे पूछा था गुर्दे के बारे, आपने बताया, वो मैं इलाज कर रही हूँ दिल्ली से फर्क है। अब मेरे कान का मसला है, कान में आवाजें निकलती है। आप कौन बोल रही है मेरी बहन? मैं मियांवाल से जीनत बोल रही हूँ। अच्छा अच्छा ठीक है। तो मेरे कान से आवाजें निकले, पूरा महीना हो गया, बोल उलझन होती है, डॉक्टर से बात गई तो डॉक्टर ने कहा कि नाक की हड्डी टेढ़ी थी, जख्म भी है। अच्छा अच्छा अच्छा, तो इसका आपको इलाज है, शूश हो जाए, जो आवाज आए वो खत्म हो जाए, तो गुर्दे में जो जख्म रह जाता है उसका भी आप जरूर बताए कि जख्म कैसे ठीक हो। उसके लिए आपको मैंने नुस्खा दे दिया था ना? हाँ नहीं, जख्म बाकी, वो जख्म इससे ठीक हो जाएगा। आप वो नुस्खा बताइए, मैंने क्या बताया था आपको? आपने छली के बाल पे। अच्छा अच्छा, कुश्ती दाना। जी जी, उसमें बस क्या इजाफा करना है मैं आपको बताता हूँ, आप प्रोग्राम देखते रहिए। जी अस्सलाम वालेकुम। आयशा बात कर रही हूँ कराची से। जी फरमाइए। मुझे आपसे रंगो रगड़ने के बारे में पूछना है, किसी ने बताया कि जेल, वो जो एलोवेरा का जेल होता है उसमें आधी चम्मच हल्दी और 3 विटामिन ई के कैप्सूल डाल के अगर चेहरे पे लगा के सो जाए ना तो रंग साफ हो जाता है। तो मैं आपसे पूछना चाह रही थी कि ये कर सकते हैं, क्योंकि आप मुझे ऑथेंटिक लगते हैं, आप जो भी बताते हैं ना, तो मैं आपसे कन्फर्म करना चाह रही थी। आज मैंने इंजीर दश्ती के बारे में बेटी बताया है कि इंजीर दश्ती जो कि लोकल इंजीर है पंजाब की, उसका इस्तेमाल से उसको खाने से भी गोरे होते हैं। इस पर मज़ीद मैं आपको बताऊंगा, मेरे आप इंतज़ार कीजिए बारी का, आपको बताऊंगा। बहुत शुक्रिया आयशा। हमारे पास एक और कॉलर है, उनसे बात कर लेते हैं। जी अस्सलाम वालेकुम। जी अस्सलाम वालेकुम। वालेकुम, कौन सा आप कहाँ से जनाब? ये मोहम्मद नईम बोल रहा हूँ, मैं इंडिया से। जी जी फरमाइए, क्या हाल है आपके? जी जी, ये मम्मी तो हमारे क्या है कि हार्ट में थोड़ा प्रॉब्लम थी, दर्द होता था। हाँ। फिर अब डॉक्टर चेकअप था, डॉक्टर बोला कोलेस्ट्रॉल बहुत बढ़ा हुआ है, 56 साल उम्र है मम्मी। अच्छा 56 साल, तो आपको अभी मैं कोलेस्ट्रॉल के बारे में बताऊँ। हमारी कॉल मेरे ख्याल से रابطہ इनसे मुनक़ता हो गया। हमारे साथ एक और कॉलर है मिसेस शाजिया कराची से। जी अस्सलाम वालेकुम। जी वालेकुम सलाम। जी कौन साहब है, कहाँ से? जी मैं मिसेस शाजिया बात कर रही हूँ कराची से। जी सवाल बताइए। मुझे अपने बेटे के बारे में पूछना था, उसकी उम्र है 10 साल। ठीक। वो लेकिन वो ना अभी चल फिर नहीं पा रहे ना, डॉक्टर को दिखाया वो कह रहे उसका छोटा मगज जो है वो कमजोर है, इसलिए उसकी जो वेंस है वो चलने फिरने में मतलब वो नहीं चल पा रहे ना। माशाल्लाह है तो ठीक है, बोलने में खाने में पीने में हर चीज में, लेकिन वो भी चल नहीं पा रहे। तो जैसे आप उसको कुछ पढ़ा रही हैं कुरान मजीद वगैरह सिखाया? कुरान शरीफ पढ़ रहा है माशाल्लाह, 6 कलमे याद हैं, पहले कायदे पर है। अच्छा, पढ़ भी बिल्कुल रहे, सही रहे, स्कूल भी जाते हैं। ज़हनी तौर पे वो ठीक है। तो ठीक है, मैं कमर की कमजोरी भी है उसके साथ, तो बिल्कुल खड़ा भी नहीं हो पाता। जी नहीं, वो ना कमर उसकी हिलती है असल में ना, कमर से लेकर पांव तक उसका जो है ना वो उसका सही से काम, वो व्हील चेयर से। उम्र अभी 10 साल है। चलें ठीक है, इंशाल्लाह। आप मेरा ऐसा कीजिए, प्रोग्राम के आखिर में अगले सेगमेंट में मेरा नंबर भी सामने स्क्रीन पे आएगा, आप एक दफ़ा गाड़ी में ले आइए मेरे पास, गुलशन इकबाल में बैठता हूँ, तो मैं नीचे आके देख लूँगा उसको, बच्चे को एक दफ़ा मेरे पास ले आइए। आप फ़ोन नंबर ले लीजिए और उससे, और मैं इंशाल्लाह या अभी जो हो सकता है आपको मैं जवाब दूँगा। लाहौर से हमारे पास बिलाल साहब हैं। जी अस्सलाम वालेकुम। वालेकुम अस्सलाम। जी सर। हाँ जी सर जी, मैंने पूछना था, मुझे ना बवासीर है। अच्छा अच्छा। हाँ जी, पखाने वाली ना अंदर वाली जगह पे ना मौके हैं एक दो, जिससे ना तलखी बड़ी होती, खारिश होती है। अच्छा, खून आता है या नहीं? नहीं खून नहीं आता सर। अच्छा, जी खुश्क, बस खारिश बहुत ज्यादा होती है। खुश्क है ना आपको? हाँ जी। ठीक ठीक है, इंशाल्लाह ताला मैं आपको बताता भी हूँ, और लाहौर में कंट्रोल रूम से मेरा शेड्यूल भी ले लीजिए, मैं इंशाल्लाह 26 को लाहौर आऊँगा, तो आप वहाँ पूछ भी लीजिए, मुझे दिखा भी दीजिएगा अगले हफ्ते इंशाल्लाह। हमारे पास एक और कॉलर है, उनसे बात कर लेते हैं। जी अस्सलाम वालेकुम। वालेकुम अस्सलाम। जी कौन से बात कर रही हूँ? लाहौर से मिसेज अकबर। जी फरमाइए। 16 साल की है, मगर वो 12 साल की थी जब से उसके बाल सारे सफेद हो चुके हैं, उसके बारे में मैंने पूछना। अच्छा, और उसको कीड़े की भी शिकायत बहुत ज्यादा है, कीड़े उसका नाक भी बंद रहता है। अच्छा, साइनस भी है ना? जी। ठीक है ठीक है, बाल सफेद ठीक। चकवाल से नाजिया साहिबा हमारे साथ हैं। अस्सलाम वालेकुम। वालेकुम सलाम जी, मैंने पूछना है कि मेरी बेटी है वो 8 साल की है। ठीक। और वो अभी 2 क्लास में पढ़ रही है और ऐसा सबक नहीं याद रहता, वो याद बहुत करती है, मैंने किसी में करवाती हूँ, लेकिन पहले तो याद कर लेती है लेकिन बाद में फिर याद नहीं रहता, दिमागी कमजोरी है। अच्छा, चीजें उसको अब याद नहीं रहती, अभी 8 साल की है। ठीक है, तो अभी तक आपने इसको कोई टॉनिक वगैरह दिया? जी ठीक है, वैसे तो ठीक है बिल्कुल। चलिए ठीक है, मैं बताता हूँ। हमारे साथ मिसेस सदफ हैं कराची से। अस्सलाम वालेकुम जी। वालेकुम सलाम अजीम साहब। जी साहब, मेरी जो है वो सीने में जो है ना बहुत ज्यादा करीब सीना जाम हुआ हुआ है बिल्कुल ना, और आवाज बैठ गई है और खांसी बहुत हो रही है। एंटीबायोटिक का कोर्स करा है लेकिन उससे फायदा कुछ नहीं हो रहा। अच्छा। और तबीयत भी जो है ना बहुत गिरी गिरी हो रही है, बस अजीब सी, और भूख बिल्कुल नहीं लग रही मुझे, तो इसके लिए कुछ बता दें। आपको बुखार तो नहीं है जी? बुखार उतर गया, दवाइयाँ खाई थी ना एंटीबायोटिक। हाँ, तो कब था बुखार, कितने दिन हो? बुखार 4 दिन रहा। हाँ। गले आए थे पहले, गले में तकलीफ थी। बुखार जो है वो 104 से ज्यादा तो नहीं था? नहीं नहीं, 100 ही था बस। अच्छा ठीक है, वो फिर मौसम का हो सकता है, मैं आपको इलाज बताता हूँ। हमारे पास एक कॉलर है किरण साहिबा मुल्तान से। जी अस्सलाम वालेकुम। अस्सलाम वालेकुम। वालेकुम सलाम सर, मेरी बेटी है 7 साल की, वो चल नहीं सकती, पट्टों की कमजोरी है। 7 साल की? जी। अच्छा। पट्टों की कमजोरी है और टांगे पैर भी टेढ़े हैं, कैंची भी बनाती है पांव से। अच्छा, तो वो उसको पोलियो तो नहीं है जी? डॉक्टर्स ने पोलियो तो नहीं बताया? नहीं नहीं, पोलियो नहीं है, वो पट्टों की कमजोरी बताते हैं और कहते हैं कि फिजियोथेरेपी वर्जिश वगैरह करवाना, तो उसके लिए कोई کی مانا نقصہ آپ بتا دے تو. اور وہ جیسے کوئی پلنگ وغیرہ پکڑ کے چارپائی پکڑ کے کھڑی ہو جاتی ہے؟ نہیں بالکل نہیں کھڑی ہو سکتی, ٹانگیں بالکل ٹھیک ہے, وہ کام نہیں کرتی, پنجوں پہ تھوڑا وزن بھی نہیں دے پاتی. ٹھیک ہے جناب. دیکھیں بڑے مجھے بڑا افسوس ہوتا ہے جو ایسے بچوں کی کال آتی ہے. دو کالز ہمارے پاس آج ہیں کہ وہ چل نہیں سکتے, پٹھے کمزور ہیں, دس سال کے ہو گئے, آٹھ سال کے ہو گئے, تو یہ بڑی افسوسناک چیز ہوتی ہے. اللہ تعالیٰ مجھے بھی توفیق دے کہ میں اچھا نسخہ بتا سکوں. سعدیہ صاحبہ سرگودا سے پہلا ہمارے پاس سوال تھا, اس کا جواب دیتا ہوں. آپ نے بتایا کہ بال کا مسئلہ ہے, میں نے برگت کی جو داڑھی ہوتی ہے اسے میں نے کہا تھا اس کو تل کے تیل میں ڈال کے رکھی, ایک مہینہ ہو گیا, اب اس تیل کو باقاعدہ آپ بالکل پورے سر پہ اس کو فل آئلنگ کیجئے اوور نائٹ, یعنی کہ پورے رات وہ لگا رہے, اور صبح اس کو شیمپو کر لیجئے. کم از کم ایک سے ڈیڑھ مہینے تک کے یہ تیل لگائیے جو آپ نے تیار کر لیا, برگت کا تیل, اسے آپ استعمال کیجئے. ہمارے پاس ایک کالر ہے, پہلے ان سے بات کر لیتے ہیں. فیصل آباد سے ہمارے پاس میرا ہے. جی السلام علیکم. وعلیکم السلام جی حکیم صاحب, میں نے کے بارے میں پوچھنا تھا کہ ہیپاٹائٹس کا مسئلہ ہے. اچھا, ان کا منہ بڑا خشک ہوتا ہے اور ہیپاٹائٹس بی ہے یا سی؟ سی. سی ہے جی. اچھا, اماں کو آپ کی عمر کتنی ہے؟ کالا یرکان. جی جی. عمر کتنی بیٹی؟ عمر 50 ایئر. چلیں ٹھیک. ہاں بھائی, حاجی یوسف صاحب ہیں کراچی سے. جی بھائی السلام علیکم. وعلیکم السلام. جی سر فرمائیے کیا سوال. سر جی میں تقریباً 3-4 مہینے ہو گئے, میرے کو حدود کا مسئلہ ہے. کس کا؟ چھوٹے پیشاب میرا ایک دفعہ بند ہو گیا تھا, پھر پیپ لگایا. ہاں ہاں. اس کے بعد جو ہے نا پھر پیپ ایک دو تین دن رہا, پھر نکال دیا. تو آپ کو اس کے بعد تو ابھی تک جو ہے نا وہ پیشاب رکا ہوا نہیں ہے, صحیح ہو رہا ہے, لیکن یہ حدود جو ہے نا یہ 73 ملی گرام ہے. پروسٹیٹ کا مسئلہ ہے. ہاں پروسٹیٹ کا مسئلہ ہے. اس کے لیے کوئی ایسا نسخہ بتا دیجیے. ٹھیک ہے صاحب, انشاءاللہ. مسز شہزاد ہمارے ساتھ ہیں لاہور سے, بات کر لیتے ہیں. جی السلام علیکم. جی السلام علیکم. جی وعلیکم السلام. انکل میرے ہسبینڈ کو نا بخار اتر چڑھتا. مسز شہزاد پہلے آپ میری بات سنیے, پہلے آپ ٹی وی کی آواز بند کیجیے, پھر آپ کی آواز ہمارے تک آ سکے گی. ٹی وی کی آواز بند کیجیے. میرے خیال سے یہ کال کاٹ دیجیے آپ. محمد ساری صاحب خانے وال سے. جی السلام علیکم بھائی. وعلیکم السلام سر. جی کیا سوال ہے سر؟ حکیم صاحب میں گردن کے نیچے نا داغ ہیں, سویس جن کو پنجابی میں تھن کہتے ہیں, پھول بیری. تو میں نے پھول بیری کہہ رہے ہیں نا, اسکن اسپیشلسٹ کو دکھایا ہے, انہوں نے دوائیاں دی ہیں, لیکن جی جی وہ ڈاکٹر کہہ رہا ہے کہ یہ فنگس ہے. تو لیکن وہ ایسا کچھ نہیں ہے, وہ نشان ہے کافی, میری امی جان کو بھی ہیں, تو وہ جا نہیں رہے ہیں, اس کے لیے مجھے کچھ بتا دیں. تو وہ کہیں پھیلا ہے کہیں پر اور یا صرف گردن پہ ہی ہے؟ گردن پہ ہی ہے, اور باقی کہیں وہ پھیلا نہیں ہے, گردن پہ ہی ہے. چیک کروایا تھا ڈاکٹر کو, کمر سارا کچھ اس نے دیکھا تھا, وہ تو کہہ رہا تھا جی ہیں لیکن کچھ نہیں ہے ایسا, تو صرف گردن پہ ہیں, دونوں سائڈ پہ گردن پہ. ٹھیک ہے ٹھیک ہے, آپ کو بتاتے ہیں, اس کا جواب دیتا ہوں. کلر سعیدہ سے ہمارے پاس روبینہ صاحبہ ہیں. جی السلام علیکم. السلام علیکم. وعلیکم السلام. میں جب ڈلیوری ہوتی ہے نا تو مطلب میری ٹانگوں کی وینیں بلاک ہو جاتی ہیں, مطلب میرے تین بچے ہیں نا, تو مجھے اس کا کوئی حل بتائیں. سارے کہتے ہیں آپریشن ہوگا, ہلکا ہلکا ٹانگ, پوری جو بائیں ٹانگ ہے نا وہ پوری, تو وہ اس میں وینیں بلاک ہوئی ہیں, مجھے کوئی نسخہ بتائیں. ٹھیک ہے انشاءاللہ. ناظرین ہمارے پاس کافی کالرز ہیں, ان کا جواب انشاءاللہ اگلے سیگمنٹ میں دیتے ہیں. یہاں پر ہم ایک مختصر سے وقفے کی جانب بڑھ رہے ہیں, ملتے ہیں آپ سے وقفے کے بعد. السلام علیکم ورحمۃ اللہ. السلام علیکم ورحمۃ اللہ. وقفے کے بعد آپ کا میزبان حکیم سید عبد الباسط حاضر خدمت ہے. ہمارے پاس جو کالرس ہیں ان کے جوابات ہم نے دینے ہیں. ہمارے پاس راولپنڈی سے قمر صاحب تھے. جی قمر صاحب, تو انہوں نے سوال کیا تھا کہ ان کی والدہ کے مہرے بہت کمزور ہیں, 67 ان کی ایج ہے. آپ نسخہ لکھ لیجئے میرے بھائی, اس میں بدھاوا جو ہے 50 گرام ہے, موسٹی سفید 100 گرام ہے, گوندے کتیرہ 100 گرام ہے. یہ تین چیزیں آپ پسوا لیجئے, اور اس کے بعد 5 گرام صبح 5 گرام شام کو گرم دودھ آدھا کپ کے اندر ایسا گھول کے ان کو پلائیے. اس کے علاوہ زینہ صاحبہ ہمارے پاس تھیں, اور انہوں نے یہ بتایا کہ ان کو سائنس کا مسئلہ ہے, کان بند رہتا ہے. وہ تمام چیزیں ہم نے آپ کی سنی, جواب سن لیجئے کہ آپ ایک دوا بنا لیجئے. اس میں بھنے ہوئے چنے آپ کو جو ہے وہ 1 کلو لینے ہیں. آپ اس ریشو سے کم بھی کر سکتی ہیں, لیکن 1 کلو چنے, آدھا کلو مصری, دو چیزیں ہو گئیں. اور تین چیزیں اور لکھ لیجئے, دار فلفل 50 گرام, دکھنی مرچ 50 گرام آپ لے لیں. ان دونوں چیزوں کو 50-50 گرام لے کے, اور چنے میں اور مصری میں ملا کے صبح 5 گرام, شام کو 5 گرام, دو ٹائم کا. یہ پرانے سے پرانا سائنس نزلہ اس کے لیے بہترین چیز ہے. اور کلونجی کا تیل, کلونجی کا تیل یا تو بازار سے لے لیجئے یا گھر پہ بنا لیجئے, کہ کلونجی کو زیتون کے تیل میں پکائیے اور بہت دیر بعد اس کو چھان لیجئے اور ٹھنڈا کر کے دو دو قطرے ناک میں ڈالیے. پرانے سے پرانی ہڈی اور سائنس کا جو بھی مسئلہ ہوتا ہے وہ بالکل حل ہو جاتا ہے, اور باقاعدہ سانس آنے لگتی ہے. عائشہ صاحبہ ہمارے پاس تھی, انہوں نے بتایا کہ گورا ہونے کے لیے کچھ بتائیے. گورا ہونے کے لیے سب سے عمدہ چیز بیٹی بلائی ہے. بلائی جو گھر پر ہوتی ہے, بلائی میں تھوڑی سی زعفران ڈال کے 2-3 گھنٹے تک کے رکھ دو, اور اس کے بعد وہ جو ہے چہرے کو آپ پہلے دھو لیجئے. چہرے کو جو دھونا ہے اس کے لیے بھی سن لیجئے, پودینے کے پتیاں لے لیجئے, اور پودینے کی پتیاں آدھی گڈی اس کو 1 لیٹر پانی میں ابالیے. ابالنے کے بعد وہ پانی جب ٹھنڈا ہو جائے تو اس پانی کو کسی اس میں اسپرے میں بھر لیجئے, اور اسپرے میں بھرنے کے بعد اس کو دن میں 5-6 مرتبہ اپنے چہرے پر لگائیے. اور یہ جب بلائی لگائیں گی تو پہلے اس پانی کو لگا کے ٹشو سے چہرہ صاف کیجئے, اور بلائی زعفران لگائیے, آپ گوری گوری ہو جائیں گی. اس کے بعد ہمارے پاس انڈیا سے تھے ایک صاحب, انہوں نے کولیسٹرول کے بارے میں پوچھا. بات یہ ہے کہ کولیسٹرول کی مختلف وجوہات ہوتی ہیں. آج کا میرا ٹاپک جو ہے وہ انجیر پر تھا, اور اس پر بھی میں نے بتایا کہ کولیسٹرول کے لیے 5 انجیر صبح 5 انجیر شام کو کھانے سے کولیسٹرول بہتر ہو جاتا ہے, دل کے معاملات بہتر ہو جاتے ہیں. اگر آپ کے پاس انڈیا میں بہی ملتی ہے تو بہی کا استعمال ضرور کیجئے. بہی نہیں ہے تو پھر بہی کا مربع ضرور مل جائے گا, تو وہ آپ استعمال کیجئے, وہ بھی آپ کے کولیسٹرول اور قلب کے لیے بہت عمدہ چیز ہے. اسی طریقے سے ایک اور نسخہ لکھ لیجئے, سانچی پان مل جائے گا, 1 عدد سانچی پان لے لیجئے, ادرک کا 2 انچ کا ٹکڑا لے لیجئے, پودینے کی 40 پتیاں لے لیجئے, دال چینی کا 2 انچ کا ٹکڑا لے لیجئے. یہ 4 چیزیں رات کو پانی میں بھگا دیجئے, تقریباً 1 سے لے کے 1.5 گلاس پانی میں بھگا دیجئے. پوری رات بھیگی رہیں گی, صبح اسے ابال کر چھان کر تقریباً 100-200 قدم کمرے میں ہی پیدل چلیں. اس سے 40 دن کے اندر کولیسٹرول 60-70 میں آ جاتا ہے. اسے آپ آزما کر دیکھیے. انڈیا سے نعیم صاحب کی جواب تھا. مسز شادیہ صاحبہ جو ہے ہمارے پاس, انہوں نے سوال کیا, اور 10 سال کی بچی کا مسئلہ تھا, مجھے بالکل یاد نہیں رہا, میں نوٹ نہیں کر سکا, آپ دوبارہ کال کر لیجئے. بلال صاحب لاہور سے, انہوں نے بتایا کہ خوش بواسیر ان کو ہے, اس میں پھٹکری کا استعمال آپ کیجئے. پھٹکری تھوڑی سی لے لیجئے اور اسے پیس کر اور روئی میں وہ لگا کے جب بھی آپ آب دست کریں, طہارت کریں, اس کے بعد وہ پھٹکری جو ہے وہ اپنے مسوں پہ لگا لیا کیجئے, اس سے فرق پڑے گا. اور انجیر کا میں نے آپ جیسے ہم پروگرام کر رہے ہیں, دشتی انجیر جو کہ پنجاب کی ہوتی ہے, وہ والی انجیر جو ہے 5 دانے صبح 5 دانے شام کھائیے, اس سے انشاءاللہ کچھ ہی دنوں میں آپ کی بواسیر ختم ہو جائے گی. اسی طریقے سے ہمارے پاس مسز اکبر تھی, اور انہوں نے بتایا کہ ان کو سائنسائٹس کا مسئلہ ہے, اور اس میں ان کو بال سفید بھی ہیں. تو سائنس کے لیے جو چیز ہے سب سے اچھی یہ ہے کہ میں نے جو چنے کا نسخہ بتایا, وہ چنے کا نسخہ 1 کلو چنے, آدھا کلو مصری, 50 گرام دکنی مرچ, اور 50 گرام اس میں آپ کو جو میں نے ابھی بتایا تھا کہ اس میں آپ دار فلفل لینا ہے. دار فلفل 50 ग्राम और 50 ग्राम दखनी मिर्च, इसको उसमें मिला लीजिए और इसका इस्तेमाल कीजिए। और बाल सफ़ेद के लिए एक तेल लिख लीजिए, जिसमें यह है कि आप रोगन बेज़े मुर्ख पहले से मंगवा लीजिए और वो तकरीबन 60 ग्राम के करीब रख लें। और अब आपको ये करना है, अगर काले तिलों का तेल मंगवाइए, काले तिलों का तेल, उसमें जो है एक पाव काले तिल का तेल मिलाइए, उसमें भंगरा सिया और कलौंजी, भंगरा सिया 50 ग्राम और कलौंजी 50 ग्राम, जो काले तिल के तेल में अच्छी तरीके से पकाइए। खूब अच्छी तरह पकाने के बाद उसको उसमें छान लीजिए उस तेल को, और उसके अंदर रोगन बेज़े मुर्ख मिला लीजिए और फिर उसको जो है अपने बालों में लगाइए। चंद दिनों में जो बाल, अगर आपकी उम्र 40 से कम है, काले होने शुरू हो जाएंगे, और जिनके बाल काले कम हैं, सफ़ेद ज़्यादा हैं, तो सफ़ेद बाल निकलना बंद हो जाएंगे। इसी तरीके से चकवाल से नाज़िया साहिबा का हमारे पास कॉल थी और इन्होंने बताया दिमागी कमज़ोरी के लिए आज ही मैंने फर्स्ट सेगमेंट में एक नुस्खा बताया है कि अंजीर आप 2 अदद ले लें, बादाम 5 अदद ले लें, और 1 अदद इलायची और 1 अदद अखरोट का मगज़, इन चारों चीज़ों को इलायची के अलावा रात को भिगा दीजिए और सुबह इसको जो सोप की हुई चीज़ें हैं उनको सुबह काट लीजिए, बारीक बारीक करके उसमें इलायची डाल के खाइए। इंशाल्लाह चंद हफ़्तों में दिमागी कमज़ोरी बेहतर होना शुरू हो जाती है। मिसेस सदफ कराची से हैं, इन्होंने बताया कि खांसी के लिए भी मैंने आज इंजीर के मुतालिक बताया कि इंजीर खांसी ख़त्म करने के लिए बड़ी उम्दा चीज़ है। 2 इंजीर ले लीजिए और 1 टेबल स्पून मेथी दाना लीजिए, इसको 1.5 गिलास पानी में उबालिए, पानी आधा रह जाए इसको पीजिए, इससे पुरानी से पुरानी खांसी और जो आजकल बुखार वगैरह वो भी बेहतर हो जाता है। और खांसी को रोकने के लिए बही दाना बहुत उम्दा चीज़ है, बाज़ार से बही दाना मंगवा लीजिए और उसके बाद उसको दिन भर में 3-4 दफ़ा चूसिए, इससे भी खांसी जो है ख़त्म हो जाती है। मुल्तान से एक बच्ची है, उसने बताया कि वो बैठ नहीं सकती। एक सवाल और जो 10 साल का था वो यही था जो मैं भूल गया था, मिसेस शाजिया का, वो भी 10 साल का बच्चा था और ये 8 साल की भी बच्चा है ये भी, तो इन दोनों को खड़ा, इसमें देखिए सिंपल सा मैं ये मदद कर सकता हूँ, अल्लाह से दुआ करता हूँ अल्लाह इनको शिफा दे। और दूसरे दोनों के लिए जवाब ये है कि आप गाय के गोश्त की नली जो निहारी में डलती है वो नली कच्ची जो है वो एक पाव मंगवा के तवे में रख लीजिए, तवे में जब वो घुलने लगे तो उसमें लौंग डाल दीजिए 50 ग्राम और उसके बाद उस तेल को महफूज रखिए, वो बच्चों को लगाएं, अल्लाह ज़रूर शिफा देंगे। और इस सिलसिले में मेरे कॉन्टेक्ट नंबर ले लीजिए और उससे आप रब्ता कीजिए। कराची में है तो मुझसे जो है मेरे नंबर इस वक्त आ रहे हैं। कराची में मैंने पहले भी अर्ज़ किया था कि नीचे भले बच्चे को बिठा के रखें, मैं नीचे उतर के आके देख लूँगा। और इसी तरीके से इन नंबरों में मैं लाहौर और इस्लामाबाद के नाज़रीन को भी बीच में बता दूँ, क्योंकि वक्त ख़त्म हो रहा है, कि इस्लामाबाद में मैं 24 और 25 नवंबर को बैठूँगा, लाहौर में मैं 26 और 27 नवंबर को बैठूँगा। और उसके एड्रेस के लिए मेरे ये नंबर ले लीजिए या कंट्रोल रूम से मालूम कर लीजिए, वो आपको मेरा शेड्यूल पूरा बता देंगे इंशाल्लाह। इसी तरीके से हमारे पास सवाल है, हेपेटाइटिस सी बताया है मीरा बच्ची ने फैसलाबाद से, तो इसमें इनकी वालदा को है। इसमें बेटा आप सबसे पहले तो ये करो कि इमली ले लो 50 ग्राम और अनारदाना ले लो सूखा, आलू बुखारा ले लो, 3 चीज़ें 50-50 ग्राम, तबाशीर 50 ग्राम, तबाशीर इसमें नहीं डालनी, तीनों चीज़ों को 2 लीटर पानी में डाल के उबालो और वो छान लो, और उसके बाद उसमें 1/2 किलो चीनी डाल के उसको अच्छी तरह माजून सा बना के आखिर में उसमें तबाशीर बिल्कुल बारीक करके डाल दो और उसको गरम गरम बाहर उतार लो, उसको रख लो, ये सुबह शाम अम्मा को पिलाओ। और एक हेपेटाइटिस सी को ख़त्म करने के लिए मैंने एक नुस्खा बताया आज, वो ये है कि अंजीर के पत्ते जो है वो आप ले लें, 5 अदद पत्ते ले लीजिए और 25 ग्राम सफ़ेद ज़ीरा ले लीजिए, इन दोनों को आपस में अच्छी तरह बाहम सिल में या ग्राइंडर में किसी चीज़ में भी चाहे उसको पीस लीजिए और बारीक करके उसको सुबह नहार मुँह खिलाइए, असर के टाइम पर खिलाइए हेपेटाइटिस पेशेंट को, उससे आप देखेंगे कि जनाब बड़ा फ़र्क पड़ेगा। और ग़िज़ा इसमें बिल्कुल मामूली सी देनी है, चावल जो है वो सिर्फ़ देने हैं और बहुत ही ऐसी चीज़ें जिसमें चिकनाई ना हो, तो आप देखें इंशाल्लाह से बड़ी शिफा मिल जाएगी। हाजी यूसुफ़ साहब जो है इन्होंने हमें फ़ोन किया, हाजी यूसुफ़ साहब ने बताया था खांसी वगैरह के लिए, उसके लिए आप इंजीर और मेथी दाना ले लीजिए यूसुफ़ साहब। इसी तरीके से मिसेस शहज़ाद जो है उन्होंने हमें फ़ोन किया था, इसका जवाब शायद मैंने दे दिया था। मोहम्मद सारी साहब खानेवाल से इन्होंने बताया کہ گردن میں ان کو نشانات جو ہیں اس کے لیے انجیر لے لیجئے، انجیر کو آپ تھوڑا سا سیک کے اس میں کالا سرکہ ملا کے مرہم بنا لیجئے اور اس جگہ پہ لگائیے، وہ آپ کے نشانات جو ہیں ختم ہو جائیں گے۔ اسی طریقے سے ہمارے پاس روبینہ صاحبہ کلر سیدا سے تھیں اور انہوں نے بتایا کہ ان کے درد بہت ہے حمل کے آخری دنوں میں، تو اس کے لیے آپ یہ کہ ہلدی کا استعمال آپ زیادہ سے زیادہ کیجئے اور صبح کے وقت جو ہے آپ ہلدی تقریباً 5 گرام دودھ کے ساتھ اور شام کو 5 گرام دودھ کے ساتھ لیجئے، اس سے ان شاء اللہ تعالیٰ فرق پڑے گا۔ اور زیتون کی تیل کی مالش کیجئے۔ مسز عمران نے ہمیں بتایا کہ وہ سوال ہمارے پاس آخر میں آیا تھا اور انہوں نے یہ بتایا تھا کہ مسے ہیں، مسے کے لیے جو سب سے عمدہ چیز ہے سوڈا کھانے کا جو ہوتا ہے وہ اور کھانے کا چونا دونوں کو ملا کے اور اس جگہ پر آپ لگائیے تو کچھ دنوں میں وہ جھڑ جاتے ہیں۔ اور اتریفیل غددی کے نام سے جو ایک معجون ہوتا ہے اس کا استعمال 3 ہفتے تک کیجئے، 1 چمچہ صبح لیجئے اور 1 چمچہ شام لیجئے۔ تو ناظرین بنیادی طور پہ جو آج کا ہمارا پروگرام تھا وہ انجیر پہ تھا اور انجیر پہ ہم نے آج خاصے نسخے آپ کو دیے اور آپ کو بتایا کہ اللہ کے نبی صلی اللہ علیہ وسلم نے بھی اس کے بارے میں یہ بتایا کہ انجیر جو ہے وہ بواسیر کے لیے جو ہے بڑی عمدہ چیز ہے، انجیر جو ہے وہ دردوں کے لیے بڑی عمدہ چیز ہے۔ ابھی آپ دیکھیں نا کراچی میں اور دوسری جگہوں پر جو الرجی کے معاملات ہوئے، الرجی بخار جسے ہم نے چکن گونیا والے معاملات، تو میں نے کئی جگہ پر کئی فورمز پہ اور اپنے کلینک پر بھی لوگوں کو کہا کہ انجیر جو ہے آپ ضرور استعمال کریں کیونکہ یہ ایک مبارک پھل ہے، اس کا قرآن میں بھی ذکر ہے، اس کے اللہ کے نبی نے بھی ذکر کیا۔ تو انجیر بنیادی طور پہ جس طریقے سے کھجور کی اہمیت ہے اور اسی طریقے سے انجیر کی بھی اہمیت ہے کہ انجیر کو گھر پہ رکھا جائے، اور یقین مانیں کہ اگر آپ کو قبض نہ ہو تو آپ یوں سمجھیں کہ آپ کو کئی بیماریاں نہیں ہوتی، یعنی ام الامراض جو ہے وہ قبض ہے۔ اس لیے انجیر ایسی چیز ہے کہ روزانہ اپنے باقاعدہ کھانوں میں جو ہے انجیر کو شامل کیجئے۔ ترکی کے اندر تو یہ حال ہے کہ وہاں پہ مٹھائی کا مطلب انجیر لیتے ہیں، یعنی کہ جو بھی مٹھائی ہوگی اس میں انجیر کا استعمال ہوگا۔ ہمارے پاس تو جو بھی مٹھائی ہوتی ہے اس میں کیمیکل کا راج ہوتا ہے، اس کو پھلا دیتے ہیں، لیکن انجیر کی مٹھائی جو ہے پاکستان میں نہیں ملتی، باقاعدہ نہیں ملتی، کہیں مخصوص جگہوں پہ ملتی ہو۔ تو یہ اصل میں آپ کو جو میں نے آج باتیں بتائیں کہ یہ، اور ایک آخری بات میں اور کرنا چاہتا ہوں کہ انجیر کا خاصہ یہ ہے کہ اگر آپ کم از کم 3 انجیر روزانہ لیں گے تو یہ اینٹائی کینسر ہے، یعنی کہ یہ کینسر سے بھی بچاتے ہیں۔ اس میں اتنے خاصے ہیں، اس کے اندر وٹامن اے بھی ہے، اس میں وٹامن سی بھی ہے، اس میں کئی ایسی چیزیں ہیں، اس میں ایک کیمیکل ایسا بھی ہے کہ جو کینسر سے روکتا ہے، یعنی کہ اس میں ایک کیمیکل اور بھی ہے جو میں نے اس پہ باقاعدہ دیکھا، جو میں نے آپ کو بتایا سرکے کے ساتھ کہ انجیر میں ایسا کیمیکل ہے کہ جلد کے معاملات کے اندر جلد کی بیماریوں کے لیے بڑی عمدہ چیز ہے، جیسے برس وغیرہ کے لیے میں نے بتایا کہ انجیر کا مرہم لگایا جائے، تو اسی انداز سے اس کو استعمال کریں۔ دنیا کے اندر انجیر کے اس کیمیکل بنا کے، اس کا ایکسٹریکٹ بنا کے ایسا کیا جاتا ہے کہ ساری جلد کی بیماریوں کی مرہم اور جلد کی بیماریوں کی دواؤں میں انجیر کا استعمال کیا جاتا ہے۔ یہ ہمارے کہنا چاہیے کہ دین کے اندر بھی بتایا گیا کہ اس کی بڑی اہمیت ہے۔ تو ناظرین یہ تھا ہمارا آج کا پروگرام، اللہ تعالیٰ آپ سب کا حامی و ناصر ہو، آپ کو شفا کاملہ دے۔ میرے اور میری ٹیم کے لیے بھی دعا کیجیے گا۔ اپنے میزبان حکیم سید عبدالباسط کو اب دیجیے اجازت۔ السلام علیکم ورحمۃ اللہ۔ We'll be right back.